आमाको माया। हरेक बिहान आशाको बिस्कुन ओछ्याउँदै हेरिरहेकी हौली, हरेक बिहान आशाको बिस्कुन ओछ्याउँदै हेरिरहेकी हौली, हरेक साँझ निराशा र सुस्केराहरू छर्दै आँसुमा डुबेकी हौली। आमा यी रातहरू कहिल्यै सकिन्नन्, आमा यी रातहरू कहिल्यै सकिन्नन्, बिहानी कहिल्यै हुन्न, भर नपर आमा, भर नपर आमा, म निष्ठुरी तिम्रो ममताले मलाई छुन्न, तिमी भुल्न सक्दिनौ म फर्कन सक्दिन, तिमी भुल्न सक्दिनौ म फर्कन सक्दिन, आमा सबै भन्छन् यो माथि गयो, आमा सबै भन्छन् यो माथि गयो, म भन्छु आमा म तल झरेँ, धेरै तल झरेँ, मलाई घचघच्याउने तिम्रो आवाजहरू छैनन्, यहाँ मलाई उद्धार गर्ने तिम्रा हातहरू छैनन्, मलाई घचघच्याउने तिम्रो आवाजहरू छैनन्, यहाँ मलाई उद्धार गर्ने तिम्रा हातहरू छैनन्, यो भिडभाड र कोलाहलमा यन्त्रवत मानिसहरू छन्, भागदौड लुच्छाचुडी छ, आमा तिमी जस्तै माया गर्ने अर्को आमा छैन, आमा तिमी जस्तै माया गर्ने अर्को आमा छैन, यहाँ जिन्दगी छ तर आमा जिन्दगी बाँच्ने आधार छैन, यहाँ जिन्दगी छ तर आमा जिन्दगी बाँच्ने आधार छैन, जिन्दगी बाँच्ने आधार छैन।